नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिकी प्रस्तुति कार्यक्रम अर्पण समर्पणको आजको यो श्रृङ्खला लिएर उपस्थित भएको छु। म तपाईँको दिलको साथी राजन दिल गुरुङ अनि मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। प्रत्येक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि आउने गर्दछ कार्यक्रम अर्पण समर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि। र यो अवधिभरमा रहेर हामी तपाईँसँग आधुनिक गीत, आज बिहिबारको दिन आधुनिक गीत सँगसँगै तपाईँको सन्देश सम्झना कार्यक्रममा राख्ने प्रयास गरिराखेका छौँ। र 0556363332 अनि 0556363333 तपाईँको लागि भनेर खुल्ला गरेका छौँ। यो दुईवटा माध्यममा हुँदै आउनुहोस्, तपाईँसँग रमाइलो कुराकानीको साथमा तपाईँको सन्देश तपाईँको आफन्तजन प्रियजनको माझमा पुर्याउनेछौँ। यदि भन्दा भन्दै कोही सहभागी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ? हजुर नमस्ते। हजुर नमस्ते दादा। कहाँदेखि को बोल्दै हुनुहुन्छ? तिलक तमाङ कुराकदेखि। हजुर तिलकजी, के गर्नुहुन्छ? बसी बसाउ है। हजुर अनि खाजा खानुभयो? हाम्रो पनि भएको छैन, केही बेर पछि हुन्छ। अनि यो बस्नुको अलावा तिलकजीलाई के गर्न चाहिँ मन लाग्छ, केमा रुचि छ तिलकजी? हजुर मलाई हुन्छ दिलकजी, कार्यक्रममा आउनु भएको छ, धेरैभन्दा धेरै साथीलाई पालो दिनुपर्छ। तपाईँको कुनै सन्देश छ भने राख्न सक्नुहुन्छ, नभए सम्झना। हजुरलाई धन्यवाद। अनि दादालाई, अनि मेरो साथी जितेन्द्र, अनि मेरो घर परिवारलाई, जितेन्द्रलाई, कुमारलाई, रूपचन्दलाई, प्रवीणलाई, अनि धेरै कुमारी, अनि विष्णु लिम्बुलाई, अनि पार्वती, मनिषा, अनि प्रेम लामा, अनि रमेश लामालाई, अनि हुन्छ तिलकजी कार्यक्रममा आउनुभयो, सन्देश राख्नुभयो, सम्झना राख्नुभयो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते। तिलक तमाङ कुराकदेखि हुनुहुन्थ्यो अर्पण समर्पणको यो बसाइमा, पहिलो कलरको रूपमा आउनुभएको थियो। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? रूपचन्द। हजुर रूपचन्दजी, के गर्नुहुन्छ? रूपचन्दजी हजुर, के गर्नुहुन्छ भनेको? यो घाम चर्किया बेलामा यो गर्मी छल्नलाई चाहिँ कसरी चाहिँ के कुरा चाहिँ अप्नाइराख्नु भएको छ? त्यही रुखको मुनि बस्ने, घरभित्रै बस्ने, होइन त? हजुर। अनि रूपचन्दजी कार्यक्रममा आउनु भएको छ, तपाईँको कुनै सन्देश सम्झना? सर्वप्रथम हजुरको लागि धन्यवाद। प्राविधिक दादाको लागि, अनि मेरो घर परिवार लागि, अनि रूपचन्द भन्ने चिन्न चिन्ने सम्पूर्ण लागि दादा। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छौँ, नमस्कार। नमस्ते। रूपचन्द तमाङ कुराकदेखि आउनुभएको थियो, उहाँसँग पनि कुराकानी भइसकेको छ। 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ। यति बेला पनि एउटा गीतको पालो भएको छ, गीतपछि फेरि आउनेछु चिसो चिसो आवाले, यो तातो मौसममा चिसो चिसो फिल गराउनको लागि तपाईँको लागि यो अबको क्रममा। चिसो चिसो हावामा त्यसै मन बरालिन्छ, के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दछ। चिसो चिसो हावामा त्यसै मन बरालिन्छ, उकालीको दो बाटो पहिला तिम्रैतिर लम्कन्छ, कालीको दो बाटो पहिला तिम्रैतिर लम्कन्छ। झालबाट हेरेको तिमीले, झालबाट हेरेको तिमी को आउँदा के भो आधी रातमा यो मन तिमीलाई नै खोज्दा छ चिसो चिसो हावामा त्यसै मन बरालिन्छ रेडियो अर्पण फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि अर्पण समर्पणको बाँकी यो बसाइमा म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ. मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ. यो हो रेडियो अर्पण 104.5 मेगाहर्ज. सँगसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.com.np जहाँ इन्टरनेटको सुविधा छ त्यहाँबाट. र 0556363 अनि 0556363 तपाईँको लागि खुल्ला गरेका छौँ. कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु. हजुर नमस्ते. नमस्कार दाई. नमस्कार. कहाँदेखि को बोल्दै हुनुहुन्छ? धादिङबाट सञ्जय चेपाङ. धादिङबाट सञ्जय चेपाङ. हजुर सञ्जयजी, के छ तपाईँको हालखबर? ठिकै छ दाई, गर्मी बढ्दैछ, मकै मरिसक्यो, के गर्नु. मकै मरिसक्यो है? धादिङतिर पनि त्यही हो, मकै मरिसक्यो. अब कता कुवातिर अलिअलि पानी खोजेर भए पनि हालेर बचाउनु पर्यो मकैलाई त, नत्र त वर्षभरि खाने चिज थियो फेरि. त्यो दाई के गर्नु र, धाराको पानी पनि सुकेर गयो, कुवाको पानी पनि सुकेर गयो. ल हेर्नुहोस् त, बर्बाद भएछ है. त्यही त नि. अनि कहाँ अहिले त हाम्रो धादिङमा तिन चारवटा धारा थियो, तिन चारवटा धारै सुक्यो क्या सर. ल हेर्नुहोस्, गाह्रो पो परेछ त. त्यही अनि जताततै खै खरेटी खरेटी मात्र भनेर सुन्छ, पानी पनि पर्दैन. के भाव के भाव के भाव के भाव. अलि अस्ति त आएको चाहिँ त मकनपुरतिर चितवनतिर अलिअलि पानी परेको थियो, त्यतिखेर यताको मान्छेहरूले चाहिँ मकै रोपेका छन्. तपाईँहरूकोतिर चाहिँ उता मकै मर्ने सम्भावना भइसकेको छ है? तर मकै चाहिँ गोडेर भ्याएको, तर अनि धान चौरा आइसक्यो आउनु त. अलिकति असिनाले अलि प्रभाव गरिदियो अस्तितिर, अनि त्यही कारणले अनि फेरि खरेटी पो गयो, फेरि असिना आइदिएर पनि. सञ्जयजी. हजुर. केही सन्देश छ त? सन्देश मलाई चिन्ने साथीहरूलाई, वीरेन्द्र भान्जा, विजय भान्जा, सम्भाद्र भाइ कलेजमा पढ्ने भाइ मल्लिकुमा, अनि इन्द्र कुमार मामा, शङ्खर मामा, अनि मल्लिकुमा बस्ने ठाकुर भाइ, कतारमा बस्ने पाण्डे दाई, बिरु दाई, मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई. हुन्छ सञ्जयजी, कार्यक्रममा आउनुभयो, अहिले भने छुट्टिन्छ. नमस्कार. हुन्छ, अर्पण होली मिटलाई पनि दाई. हुन्छ, धन्यवाद. सञ्जय चेपाङ धादिङदेखि आउनुभएको थियो. 0556363 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ. यति बेला फेरि कोही साथी हुनुहुन्छ हामीसँग. मलाई सञ्जयजीको कुरामा थोरै बोल्न मन लाग्यो. यतिखेर खडेरी परेको छ, पानी परेको छैन, मकै सुक्न लागेको छ, पिउने पानी पनि बन्द भएको छ भनेर भन्छ. दुःखको कुरो, विश्वमा दोस्रो पानीमा धनी राष्ट्र नेपाल, लोड सेडिङको मार खेप्नु परेको छ. त्यसो त झन् यसरी पानी पिउन पनि नपाउने अवस्था सिर्जना हुँदाखेरि निकै नै मन दुख्छ, चित्त दुख्छ. देशप्रति कस्तो अनुभव हुन्छ, फिल हुन्छ. 0556363332 अनि 0556363333 तपाईँको लागि खुल्ला गरेका छौँ. कोही साथी आइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु. हजुर नमस्ते. नमस्ते. कहाँदेखि को बोल्दै हुनुहुन्छ? उहाँ बिचैमा छुट्टिनु भयो. फेरि पनि अर्को लाइनमा कोही साथी हुनुहुन्छ भन्ने इसारा पाएको छु. को हुनुहुन्छ, स्वागत गर्छु. हजुर नमस्ते. बोल्न मान्नु भएको छैन कि के भएको छ? को हुनुहुन्छ? हजुर नमस्ते. नमस्ते. कहाँदेखि को बोल्दै हुनुहुन्छ? मकुरागदेखि मन्जु लामा. मन्जुजी आरामै हुनुहुन्छ? हामी पनि सबैजना सन्चै छौँ. अनि मन्जुजी के गरेर बसिराख्नु भएको छ आजभोलि? काम केही गर्नुहुन्छ मन्जुजी? अनि पढाइ छैन है, त्यही खेती किसानी गर्नुभएको छ, घर सम्हालेर बस्नु भएको छ. कार्यक्रममा आउनु भएको छ, केही सन्देश छ भने राख्नुहोस्, नभए आफ्नो सम्झना राख्न सक्नुहुन्छ. धन्यवाद. अनि विष्णु दादालाई, मेरो प्रेम दाई, सुशान दाई, कुमारी भाउजू, कविता भाउजू, अनि अघि फोन गर्नुभएको सञ्जय राम दाईलाई, अनि दाजुमा हुने मेरो मम्मी बाबालाई, भाइ बहिनीहरूलाई, अनि साथीहरू निशा, सङ्गीता, अनि कान्छी, रिता, अनि विशेष गरी मेरो हस्बेन्डलाई, अनि मलाई मन्जु भने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ, अहिलेलाई छुट्टिन्छौँ। नमस्कार। नमस्ते मन्जु लामा कोराकदेखि, फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। कहाँदेखि को बोल्दै हुनुहुन्छ? मेघनाथ नेउपानी, रत्ननगर नौ। आराम हुनुहुन्छ नि है? म पनि एकदम ठिक छु, तपाईँहरूको मायाले गर्दा एकदम ठिक छु भन्नु मन लाग्छ। के गरी बसिराख्नु भएको छ? साह्रै गर्मी पो भएको छ त है, धेरै गाह्रो छ। मेघनाथजी केही सन्देश छ? हुन्छ मेघनाथजी, कार्यक्रममा आउनुभयो, अहिले भने छुट्टिन्छौँ। नमस्कार। मेघनाथ नेउपाने रनपा नौदेखि आउनुभएको थियो, उहाँसँग पनि कुराकानी भयो। फेरि पनि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। को हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? चण्डी भन्ज्याङबाट। स्पष्ट आएन तपाईँको आवाज। एलिसा गुरुङ। एलिसा गुरुङ, एलिसाजी के गर्नुहुन्छ? बसी बसाई मात्रै हो? चण्डी भन्ज्याङ अनि चण्डी पूर्णिमा कतिको मनाउनु भयो हिजो? अनि घाटु नाच पनि हेर्नुभयो अथवा आफै नाच्नु भयो कि के गर्नुभयो, त्यो बारेमा अलिकति जानकारी दिनुहोस् न, हामीलाई जानकारी चाहिएको छ। अझै हुँदैछ है? कहिलेसम्म हुन्छ? ए भोलि अन्तिम दिन छ। कार्यक्रममा आउनु भएको छ एलिसाजी, तपाईँको सन्देश छ भने, सन्देश छैन भने सम्झना राख्न सक्नुहुन्छ। हुन्छ, अहिले भने छुट्टिन्छौँ है त। नमस्कार। एलिसा गुरुङ चण्डी भन्ज्याङबाट आउनुभएको थियो, फेरि पनि कार्यक्रममा पालो भएको छ, सङ्गीतको भन्न थालेको, बिदा माग्नुपर्छ भनेर इसारा गर्नुभएको छ। आज कार्यक्रममा आउनुभयो कोराकदेखि तिलक तमाङ, कोराकदेखि रूपचन्द तमाङ, धादिङदेखि सञ्जय चेपाङ, कोराकदेखि मन्जु लामा, रनपा नौदेखि मेघनाथ नेउपाने, चण्डी भन्ज्याङबाट एलिसा गुरुङ आउनुभयो। सबै सबैलाई धेरै धेरै धन्यवाद। फोन प्रयास गर्नुभयो, फोन प्रयास गर्नुहुने तपाईँलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। यतिन्जेलसम्म अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो। सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु। मेरो आभारलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठप्रति पनि आभार व्यक्त गर्दै, अर्पण समर्पणको आजको यो बसाइबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ छुटिन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्। चाहियो संयोजनी त्यो हो, संयोजनी पाउन सकिन्छ सकिन्न, यो जुनी सहजुरैलाई हो, एकै जुनी बाँचु मिठो माया साँचु, किन चाहियो संयोजनी त्यो तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे, तिमीलाई मेरो माया अर्पण गरे, तिमीलाई जीवन समर्पण गरे, हो संयोजनी पाउना सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै भो। रेडियो अर्पण 104.5।